भारतीय सिक्किमे चना चौपी निवाते देन्द सथे ठुक्सी न तजी यहाँको गोडो कुमारिया रथ जात्रा जग मको यहाँ थे फुलो किसी पिकाएको अठे लाखे प्याखामा पिकाएको तक अनु जोगदो सिक्किम नेवा गुठिया गोसाले थोक्सिन अनुकुमारी जात्रा अर्थात यहाँ यहाँको ख शनिबार अनुकुमारिया किपातया रथयात्रा यहाँको ख सिक्किम या गान्तोक स्थित भानुभक्त पार्क कुमारिया रथयात्रा यहाँ नगर परिक्रमा यहाँको ख नेवा राष्ट्रिय पत्रकार दबुए केन्द्रीय छ्याजे राजनापित जानकारी ब्याधिएको दो सिक्किमे तहजीको जात्रा या चले सिक्किमिया सिक्किमिया मलिपाखे लाखे प्याखन लिकुको खस कति प्याखन नाप अस्तमात्रिका गर्न नगर परिक्रमा यहाँको ख अन्य गान्तोके जोगो इन्द्रजात्रा दक्षिण सिक्किम पाखे नामथा पाखे पुलुकिशो तुनिया सहित तिमे बाजा तक नगर परिक्रमा यहाँको ख।